ये रो के कहती है सुगरा कहाँ हो ए बाबा, ये रो के कहती है सुगरा कहाँ हो ए बाबा। मैं हूँ मदीने में तन्हा कहाँ हो ए बाबा। कहती है सुगरा कहाँ हो ए बाबा, ये रो के कहती है सुगरा कहाँ हो ए बाबा। किया था वादा के लेने जरूर आओगे, सके तो किसी से मुझे बुलाओगे। किया न वादा ये पूरा कहाँ हो ए बाबा। ये रो के कहती है सुगरा कहाँ हो ए बाबा, के कहती है सुगरा कहाँ हो ए बाबा। तुम्हारी याद में हर लम्हा मैं तो रोती हूँ, पछाड़ खाती हूँ अशकों से मुँह को धोती हूँ। है कौन दे जो दिलासा कहाँ हो ए बाबा। ये रो के कहती है सुगरा कहाँ हो ए बाबा, ये रो के कहती है सुगरा कहाँ हो ए बाबा। बाबा असगर बेशीर याद आता है, ना देखूं उसको तो अब दिल मेरा तड़पता है। है खाली उसका भी झूला कहाँ हो ए बाबा। कहती है सुगरा कहाँ हो ए बाबा, ये रो के कहती है सुगरा कहाँ हो ए बाबा। ए बाबा याद सकीना कि जब भी आती है दिले मलूल को बेसा उतारुलाती है। नजर में फिरता है चेहरा कहाँ हो ए बाबा। ये रो के कहती है सुगरा कहाँ हो ए बाबा, के कहती है सुगरा कहाँ हो ए बाबा। अजीब ख्वाब से आते हैं बाबा रातों में, खबर सितम की सुनाते हैं बाबा रातों में। तड़पता है मेरा कहाँ हो ए बाबा। ये रो के कहती है सुगरा कहाँ हो ए बाबा, ये रो के कहती है सुगरा कहाँ شادی ہمارے قاسم کی بنا ہے دولہا لگائی ہے ہاتھ پر مہندی سجا ہے ماتھے پہ صحرا کہاں ہو اے بابا سگرا کہاں ہو اے بابا یہ رو کے کہتی ہے سگرا کہاں ہو اے بابا اذان جو کانوں میں آئی شبیہ احمد کی جگر کو میرے وہ گئی زخمی ہو خیر سے میرا بھیا کہاں ہو اے بابا یہ رو کے کہتی ہے سگرا کہاں ہو اے بابا یہ رو کے کہتی ہے سگرا شانوں کو چوم کر کہنا بلا لو مجھ کو مدینے میں ہو گئی تنہا نہ رہ سکوں گی میں زندہ کہاں ہو اے بابا سگرا کہاں ہو اے بابا یہ رو کے کہتی ہے سگرا کہاں ہو اے بابا بیان کیسے ہو کاظم حسین کا گریا لکھے گا کیسے تو شوزف عجیب تھا لمحہ پڑھا ہے جب خط صغرا کہاں ہو اے بابا یہ رو کے کہتی ہے صغرا کہاں ہو اے بابا یہ رو کے کہتی ہے سگرا کہاں ہو اے بابا میں ہوں